बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं। ज़ैनब नारा साया मुहर्रम का महीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं। एक दिन था कि इस शेर की करती थी मैं शाही, और आज तबाही, और आज तबाही, बेगुसल पड़ा मोर नबूवत का नगीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं। किस लाश पे रोऊं किसे छोड़ूं मैं बरादर, लाशें हैं बहतर, लाशें हैं बहतर, हद ये है कि रोने की इजाजत भी मिली ना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं। असगर का गला भाई कसर सीना अकबर, सब गौहर चादर, सब गौहर चादर, इस दश्त में लूटा गया ज़ैनब का खजीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं। माए भी ना पहचान सकी बच्चों के चेहरे, बिखरे हुए सहरे, बिखरे हुए सहरे, है खून के दरिया में गरीबों का सफीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं, आबाद हुई कर्बला उजड़ा मदीना, बर्बाद हुई मैं। एक आग है खैमों में कयाम چھین گیا شمر کمینہ، برباد ہوئی میں آباد ہوئی کرب و بلا اجڑا مدینہ، برباد ہوئی میں آباد ہوئی کرب و بلا اجڑا مدینہ، برباد ہوئی میں چادر چھنی در لے لیے اب ظلم نہ ڈھاؤ، بابا سے ملاؤ بابا سے ملاؤ، نیزے کے تلے بیٹھ کے روتی ہے سکینہ، برباد ہوئی میں آباد ہوئی کرب و بلا اجڑا مدینہ، برباد ہوئی میں آباد ہوئی کرب و بلا اجڑا مدینہ، برباد ہوئی میں پابند رسن بی بازار کھلے سر ہر موڑ پہ پتھر، موڑ پہ پتھر معصوم یتیموں کا بہا سرخ پسینہ، برباد ہوئی میں آباد ہوئی کرب و بلا اجڑا مدینہ، برباد ہوئی میں برباد ہوئی میں، شوق سر مقتل یہ کہا بنت علی نے زہرا کی پلی نے، زہرا کی پلی نے بھیا تیرے بن خاک تیری بہن کا جینا، برباد ہوئی میں محرم کا مہینہ، برباد